OSR Digital, entertaining the nation. बारीलाई भन्ने को नै छ र तिमी र मलाई चौडाडे काटी नौडाडे पारी तिमीलाई म छु म तिम्रो साथी सारङ्गी रोयो रोप्यो चारो यो मेरै मन छोयो जाउँ माया किन हुन्छ यो भेद र भाव एउटै होइन र मानिस सब मदनलाई सोध माया के हो मुनालाई सोध त्याग के हो मानिस ठुलो दिलले हुन्छ पीडामा मन सबै कुरुन्छ फेरि किन यो दोष निलाई लाई धीर बेरी छेकौला सबै हामी दुई मिली मनमा छ माया बिरको छ भारी दुख बिसाउने तिमी चौतारी आकाश मुनि लगाउला एकै गासले भोक टारौला आफ्नै संसार बेस मिलाई जाउँ